अन भइसकेको छ। कृपया एकाउन्ट रिचार्ज गर्नुहोला। फोन गर्न त मोबाइलमा प्यारै छैन है सानो, सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु। के गर्दै होली लाग्दैन निद एकचोटि नबोले, तिम्रो बोली नसुने मा पागल सरी हुन्छु। फोन गर्न त मोबाइलमा प्यारै छैन है सानो, सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु। फोन गर्न त मोबाइलमा प्यारै छैन है सानो, सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु। Wow। आउँदा तिम्रो बोली नसुने म पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा प्यारे छैन भाइ सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु तिम्रो याद आउँदा चाहेर नि भेटौँ नपाउँदा तिम्रो बोली नसुने म पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा प्याले छैन भाइ सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु फोन गर्न त मोबाइलमा प्याले छैन भाइ सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा प्याले छैन भाइ सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु न सोचे सानी लाग्छ माया आफ्नो ज्यान भन्दा नि तिम्रो बोली नसुने म पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा प्याले छैन भाइ सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु फोन गर्न त मोबाइलमा प्याले छैन भाइ सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु सुत्ने बेला भएपछि म्यासेज लाग्छ नि बोल्न मन मनका कुरा हुनै सकल नामा तिम्रो बोली नसुने म पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा भ्यालै छैन सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु लाग्छ नि बोल्न मन मनका कुरा हुनै सफल नामा तिम्रो बोली नसुने म पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा भ्यालै छैन सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु फोन गर्न त मोबाइलमा भ्यालै छैन सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा भ्यालै छैन सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु गराइदेऊ भेट भगवान् तिम्रो बोली नसुने म पागल सरी हुन्छु फोन गर्न त मोबाइलमा भ्यालै छैन सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु फोन गर्न त मोबाइलमा भ्यालै छैन सानो सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु